हेलो जिग्री, के छ खबर? म त आइपुगेँ। तपाईँलाई सलाम नमस्ते अनि स्वागत गर्दै तपाईँकै प्यारो रेडियो कार्यक्रम साथी छ मनको कुराको 625 भागमा, र म तपाईँकै हँसिलो रसिलो छिटिक्क परेको जिग्री सबिन टुपी बालेर, र सबिनसँगै म पनि छु है साथी, म तपाईँकै आफ्नै प्यारी साथी सविता। के भो आज तिमीलाई उदासौ किन? होइन सविता, के भो तिमीलाई उदास देख्छु त? अरू बेला त जिग्रीसँग कुरा गर्न आउँदा खुसी हुन्थ्यो त, होइन? के हो आज तिमीलाई टुपी बालेर? के हुनु नि सबिन, आज कार्यक्रम चलाउन आउँदै थिए अनि म चढेको माइक्रोमा दुई तिनजना केटाहरू पनि चढेको थियो कि। अनि के भयो त चढेर उनीहरू? के हुनु नि, उनीहरू त त्यत्रो मान्छेहरू, अझ माइक्रोमा केटीहरू हुँदा हुँदै पनि कस्तो फोहोरी फोहोरी शब्दहरू बोलेर केटीहरूलाई अनि मलाई कस्तो जिस्काएको कि तिनीहरूले। हो र, अनि तिमीले के भनेनौ? भने नि सबिन भन्न त। अनि उनीहरू एकछिन त चुप लागेको जस्तो गरे, तर फेरि उनीहरूले त हाम्रो कुरा सुन्न मन छैन भने कान थुने भइहाल्यो नि भनेर झन् बढी बढी छाडा बोल्न थालेको के। कस्तो होला है तिनीहरू, एक त नराम्रो शब्द नै बोल्नु हुँदैन, त्यसमाथि त झन् सार्वजनिक ठाउँमा त झन् बोल्नै हुँदैन नि। त्यही त भन्या, अनि उनीहरूसँग के बाज्नु भनेर म ओर्लेर अर्कै माइक्रोमा चढेर आएँ नि। तर सोच त सबिन, सुरक्षाको हिसाबले हेर्ने हो भने त हामी कति कमजोर भएको कि है। हो नि, कानुन त छ नि, तर पालना कसै कसैले मात्रै गर्छन्। र आज जुन कुरा तिमीले भोग्यौ नि सविता, यस्तो समस्या त हामी सबैले नै कुनै न कुनै हिसाबले त भोगिरहेकै हुन्छौँ क्या। त्यही त सबिन। त्यही भएर सविता, यस्तै सुरक्षा र दुर्व्यवहारको कुरा गर्दा त अस्ति हाम्रो इन्टर्न साथी सरिता छ नि, हो ऊ चाहिँ एउटा तालिममा गएकी थिए, बरु किन गएकी थिए, उसले के लिएर आएको छ भनेर उसकै आवाजमा सुन्ने हो कि सविता। भइहाल्छ नि सबिन साथी, तपाईँ पनि सुन्नुहोस् है त हाम्रो इन्टर्न साथी सरिताले तयार पारेको यो फिचर। आज हामी यहाँ काठमाडौँको मुटुस्थित 32 पुतलीमा आएका छौँ, र तपाईँहरू एकदमै अचम्मित हुनुहुन्छ होला म किन 81 32 पुतलीमा आएँ भनेदेखि म भन्न गइरहेको छु। आज यहाँ परित्राण कन्सल्टेन्सीले चाहिँ अपाङ्गता किशोर किशोरीमाथि भएको यौन दुर्व्यवहार विरुद्ध तालिम सञ्चालन गरिरहेको छ, र यो तालिम कसरी सञ्चालन गरिरहेको छ, के कस्तो छ भनेर हामी भित्रै गएर बुझौँ है त। सो साथीहरू, हामी एउटा यहाँ कक्षमा छौँ जहाँ चाहिँ यहाँ आँखाको ज्योति गुमाएका व्यक्तिहरू, विशेष गरी महिला साथीहरूलाई चाहिँ यहाँ प्रशिक्षकले चाहिँ तालिम दिइरहेको छ, र यस कक्षमा चाहिँ लगभग 12 जना जति महिला साथीहरू देख्न सक्छौँ, जहाँ चाहिँ कसरी डिफेन्ड गर्ने भन्ने कुराहरू सिकाइरहनु भएको छ। मेरो नाम सावित्री पौडेल, मेरो घर स्याङ्जा। हामीले विशेष गरी सेक्सुअल हेरेसमेन्ट सम्बन्धी ट्रेनिङ हो यो, होइन? हामीले यसमा बाटोघाटो हिँड्दा ब्लाइन्ड गर्ल्सहरूलाई कस्तो कस्तो प्रब्लमहरू पर्छ, कसैले तपाईँलाई म हेल्प गर्छु भनेर होइन कतै लगेर कुनै किसिमको दुर्व्यवहार गर्यो भने त्यसबाट हामी कसरी बच्ने भन्ने कुराको लागि हामीले प्रतिकार गर्न सिक्यौँ। हाम्रो आफ्नो जिउको सुरक्षा आफैले गर्न सिक्यौँ। अहिले त हावामा हान्दा अलिक कम पनि हानियो होला होइन, तर मान्छे भेट्यो भने चाहिँ अवश्य हानिन्छ। मेरो नाम विक्रान्त राज पाण्डे हो, आई एम वान अफ द डिरेक्टर अफ परित्राण रिस्क म्यानेजमेन्ट, जुन यो फाइट ब्याक प्रोग्राम जसले चलाइरहेको छ। परित्राण भनेको चाहिँ नि यसले चाहिँ नि रिस्क म्यानेजमेन्टमा चाहिँ स्पेसलाइज गर्छ। फर्स्ट अफ अल के भयो भने हामीलाई ट्रेनर्स भन्दा अगाडि त ट्रेनिङ प्रोग्राम हामीले डिजाइन गर्न टाइम लाग्यो। नेपालमा मार्सल आर्ट ब्याकग्राउन्ड भएको एउटा कल्चर जुन छ नि, त्यसले गर्दाखेरि उहाँहरूलाई सेल्फ डिफेन्स सिस्टममा ट्रेनर्सहरूलाई ट्रेन गर्न त्यति गाह्रो चाहिँ भएन। यो किसिममा हाम्रो महिलाहरूलाई जसरी चाहिन्छ त्यो किसिमले चाहिँ नि ट्रेनिङ गराउन हामी त रेडी छौँ। हामी त अब यस्तो प्रोग्राम साउथ एसियामै फर्स्ट टाइम हो। अब उहाँहरूलाई चाहिँ नि बलात्कार जस्तो रिस्क म्यानेज गर्नको लागि उहाँले ट्रेनिङ चाहनु सक्नुहुन्छ भने वी आर अलवेज ओपन। मेरो नाम चाहिँ कमला बिक, अनि हालको बसाइ चाहिँ किर्तिपुर, र मेरो जन्मस्थल चाहिँ गोर्खा पालुमटार। अब यो ट्रेनिङ चाहिँ एकदमै फ्रुटफुल छ है। यसले चाहिँ यो ट्रेनिङ लिएदेखि चाहिँ हामीलाई चाहिँ अझै आफूलाई चाहिँ कसरी सुरक्षा गर्ने, एउटा टेक्निकल तरिकाले कसरी जाने भन्ने कुराहरू चाहिँ यो ट्रेनिङले चाहिँ हामीलाई एउटा म्यासेज दिएको छ, जसले गर्दाखेरि हामीलाई चाहिँ बाटोघाटोमा अथवा पब्लिक भेहिकलहरूमा अथवा आफ्नै घरभित्र पनि भइपरि आउने समस्या दुर्घटनाहरूबाट बस्नको लागि चाहिँ यसले चाहिँ हामीलाई धेरै सपोर्ट गर्छ। यति भन्दै आज हामी यो 32 पुतली स्थित रहेको परित्राण संस्थाबाट हामी बिदा हुन चाहन्छौँ। कार्यक्रम सुन्दै गर्नुहोला। नमस्ते, बाई बाई। जिग्रे थाहा पाउनु भयो नि सरिता कहाँ गएकी रहेछ र किन गएकी रहेछ भनेर टुप्पी पालेर। र साथी, आज जुन किसिमको समस्या मैले भोगेको थिएँ नि, त्यस्तो समस्या त झन् अपाङ्गता भएको साथीले झन् धेरै भोग्नु पर्ने रहेछ। र त्यस्तो अवस्था आइपुग्यो भने कसरी आफूलाई बचाउने भनेर जुन तालिमको बारेमा सरिताले जानकारी दिएकी थिए नि, त्यसको लागि चाहिँ सरितालाई धेरै धेरै धन्यवाद है। र जिग्रे, जे जस्तो दुर्व्यवहार आफूमा भए तापनि बोलौँ र त्यसको प्रतिकार गरौँ, किनकि आज हामीले प्रतिकार गरेनौँ भने त भोलि त्यसले झन् ठुलो विकराल रूप लिन सक्छ नि, होइन सविता? हो नि, र आज जसरी ती केटाहरूलाई केही नबनी माइक्रोबाट ओर्लेर आए, तर अर्को चोटिदेखि त्यस्ता मान्छे भेटे भने त म पुलिसको सहायता लिन्छु भन्दै सुनौ न है साथी आजको आभाको कथा। सृजना, हामी यता छौँ, यता आइज। ल ल, तिमीहरूलाई खोज्दा खोज्दा हैरानै भयो भने कहाँ गएको रहेछ भने त यहाँ पो आइसकेका रहेछन् सबै विद्यार्थीहरू। अलि अगाडि आएर बस त, अब हामी एकैछिनमा यो वर्ष हामीले आयोजना गरेको निबन्ध प्रतियोगिताको नतिजा घोषणा गर्दैछौँ। त्यसैले प्रतियोगितामा भाग लिने सबैजना यहाँ कार्यक्रम स्थलमा आएर बस्नको लागि अनुरोध गर्दछु, र अरू विद्यार्थीहरूलाई पनि हल्ला नगरी बस्नको लागि अनुरोध गर्दछु। ओए सृजना डियर, आज त तैँले अब दुर्गेश र मलाई पार्टी दिन्छस् होला नि, होइन? चुप लाग्, पहिले सरलाई मेरो नाम त भन्न दे। त्यही त भन्यो, फेरि के थाहा यसपालि पनि सृजना नै फर्स्ट भएकी छे भनेर, अरू कोही पनि त हुनसक्छ नि। तँलाई मैले यस्तो कुरा नगर भनेर कतिपटक भनिसकेँ, हेर सिजु, तँ नै फर्स्ट हुन्छस्, मलाई थाहा छ तँ नै फर्स्ट हुन्छस्। अनि मैले चाहिँ के भने सो त भन्या, तर पनि रिजल्ट त आओस् न पहिला। ओए चुप लाग्यो, चुप लाग्, सर आउनु त्यहाँ। ल ल, विद्यार्थी भाइ बहिनीहरू, हामीले अघिल्लो महिनामा आयोजना गरेको निबन्ध प्रतियोगिताको नतिजा लिएर आएका छौँ। आशा छ यो प्रतियोगितामा भाग लिने सबै भाइ बहिनीहरू आज स्कुल आएका छौँ, र यो प्रतियोगितामा हामीले फर्स्ट, सेकेन्ड, थर्ड गरी तिनजना विद्यार्थीलाई पुरस्कृत गर्दैछौँ। यो सँगसँगै तिमीहरूलाई एउटा खुसीको कुरा पनि सुनाइहाल्छु, यो प्रतियोगितामा प्रथम हुने निबन्धलाई हामीले जिल्ला स्तरीय खुला निबन्ध प्रतियोगितामा पनि पठाउनेछौँ। देखिस् दुर्गेश, मेरो सृजना कति लकी छ। चुप लाग्न त, सरको कुरा सुन। अब म ढिला नगरी विजेताहरूको नाम भन्दैछु, सबै भाइ बहिनीहरू सुन है। पुरस्कार दिनको लागि निर्णायक मण्डलका अर्जुन सरलाई म आग्रह गर्दछु। प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल भएकी छिन् कक्षा 9 की छात्रा आभा। बधाई छ आभालाई, र म आभालाई अगाडि आएर पुरस्कार लिनको लागि अनुरोध गर्दछु। के रे, प्रथम त्यो आभा रे? होइन, यो सरले के भन्नुभएको, यो त यस्तो त हुनै सक्दैन। यो त हुनै सक्दैन, म त्यो आभा, त्यो आभा आभा प्रथम भएको त हेर्नै सक्दिनँ नि। आकाश, मलाई अब एकछिन पनि यहाँ बस्नु मन छैन। हेर, मैले अहिलेसम्म दोस्रो हुनु परेको छैन, म त बस्दिनँ यहाँ, म जान्छु। होइन होइन डियर, आफूलाई सम्हाल न यार, यो यही दुर्गेशले अशुभ बोलेर त यस्तो भएको नि। तर सृजना, त टेन्सन नगर, अब यो लुरी आवालाई कसरी साइड लगाउने भनेर मलाई थाहा छ, मसँग एउटा आइडिया छ, बुझेस? आइडिया होइन, के गर्छस् तैँले? के गर्छु हेर्दै जा, त्यसले मेरो सिजुलाई जितेको होइन, म गएँ अहिले, भोलि हेर के गर्छु भनेर। ओ आकाश, लो त्यो त गएको भने के गर्ने हो, के भएको होला यो मान्छेलाई, ला दुर्गेश के गर्ने होला भने त्यसले। या छोड्दे न, के भनेको, बरु हिँड, हामी पनि घर जाउँ। के हो, आज त निधारभरि रातै टिका लगाएर आइछस् त स्कुलबाट? देख्नु भयो त दाई, मैले भनेको नि तपाईँलाई, मलाई फर्स्ट हुन्छु भनेर निबन्ध प्रतियोगितामा। यी हेर्नु त, मैले पाएको मेडल अनि पैसा पनि छ। ल ल, बधाई छ मेरी प्यारी बहिनीलाई, अब त मलाई पार्टी दिन्छस् होला नि, होइन? अनि ए साँच्ची, खै त पैसा कति छ हेरौँ त? 5,000 छ नि, तर म यो पैसा तपाईँलाई दिन्न क्यारे, म यो पैसाले त के गर्छस् त यो पैसाले, यही सहरमा घर किन्छस् कि क्या तैँले? दाई पनि कति जिस्किनुहुन्छ कि? कहाँ जिस्काएको हो, तँलाई थाहा छ अब, तँ सुरुमा यो स्कुल आउँदा कति डराएको थिइस् नि, तर हेर्दा आज आएको 4 महिनामै तँले स्कुलको सबैलाई जितिसकिस है। ल, सुरुमा आउँदा त सबै डर लागिहाल्छ नि दाई, तर दाई तपाईँलाई थाहा छ, अब मैले लेखेको निबन्ध जिल्ला स्तरीय प्रतियोगितामा पनि पठाउने रे, अर्जुन सरले भन्नुभएको। यो त झनै राम्रो कुरा भयो नि नानी, मलाई थाहा छ के, फेरि पनि तँ नै फर्स्ट हुन्छस्। होला, म भन्दा कति खतरा खतरा मान्छेहरू हुन्छन् होला स्कुलमा, मैले कसरी जित्नु नि? अहिले त्यस्तो सोचिस भने त कहाँ हुन्छ र? बरु भन्न सरहरूले तँलाई के भन्नुभयो भन् त? के भन्नु नि? अब हाम्रो स्कुलको नयाँ विद्यार्थी भए पनि हाम्रो स्कुलको गहना हो भन्दै मलाई कति धेरै प्रशंसा गर्नुभयो। बरु दाइ म आइतबार स्कुलबाट फोटोहरू लिएर आउँछु है। मलाई दाइको पेन ड्राइभ चाहिँ दिनुहोस् न ल। ल ल अनि के हो त मात्रै खुसी भएर बस्छस् कि यति ठुलो खुसीको कुरा त बुवा आमालाई पनि सुनाउँछस् नि होइन? सुनाउने नि दाइ, फोन गर्नुहोस् न घरमा। ल ल ल ल पखै त ल ल ल आमासँग कुरा गर त ल। ल ल हुन्छ हुन्छ ए दिनुहोस् त फोन। हेलो हेलो हेलो आमा। लौ हिजोसम्म त केही भएको थिएन, तर आज सबैले मलाई किन यसरी हेरिरहेका होलान्? अनि खसाक खुसुक पनि गर्दैछन्। झन् 10 कक्षाको त्यो दाइले झन् आफ्नो मोबाइलमा हेर्दै के हेरिराख्नु भएको होला। पक्कै पनि अस्ति निबन्ध प्रतियोगिता फर्स्ट भएकोले होला। सायद अस्ति मेरो फोटो खिच्नु भएको थियो होला, त्यही हेरिराख्नु भएको होला। लौ अरू सबैजनाले पनि मलाई हेरिरहेका छन्। अनि किन हेरिरहेका होलान् सबैले मलाई? आज जेसुकै होस्, मैले के नै नराम्रो गरेको छु र? झन् मैले त राम्रो काम पो गरेको छु त, राम्रोसँग पढेको छु, स्कुल गएपछि थाहा भइहाल्छ नि जे भए पनि। बरु यिनीहरूको कुरा केही वास्ता नगरी छिटो छिटो स्कुल जानु पर्यो। निरु ए निरु, लौ यो निरुलाई पनि के भएछ? होइन एक दिन बिदा भएर स्कुल आएको त सबैजना चेन्ज भएछन् भने होइन, के भएको सबैलाई? निरु ए निरु सुन्न, के भयो? किन यस्तो गरेको? के भयो र किन तिमी मसँग नबोली हिँडेको? हे त जस्तो मान्छेसँग किन बोल्ने? मैले त तँलाई कस्तो राम्रो ठानेको थिएँ तर त होइन होइन निरु, के भने कि तैँले? मैले त के पनि बुझिनँ के बुझ्थिस् त? गएँ म तँसँग बोलेर बेकार के समय खेर फाल्नु। कस्ता कस्ता मान्छे भेट हुन्छन् यो स्कुलमा पनि। अनि के भने के भएको होला यसलाई पनि? हेर न हेर, यो आवा गाउँबाट आएकी सोझी पढ्न जान्ने केटी भनेको त खत्तमै पो रहेछ। त्यही त भनेको, मान्छेलाई चिन्नै नसकिने है। होइन मैले के गरेर के बिगारेँ मैले? अनि त्यो आकाश र सृजनाले पनि मलाई मतिर हेरेर के कुरा गर्दैछन्? अरे म के गरौँ? स्कुलमै बसिराखौँ कि घर जाउँ? सबैजनाले मलाई के हेरेका होलान्? अस्तिसम्म त निबन्धमा फर्स्ट भएको भनेर कति धेरै माया गरेका थिए अनि सबैले प्रशंसा पनि गरेका थिए, तर आज म के गरौँ? जेसुकै होस्, सले नदेख्ने गरी घर जान्छु। सबैको आँसुको पात्र बन्नुभन्दा त घरै जान्छु म। देखियो त तिमीहरूले मैले गरेको कामले के भयो? हेर यो त कास्टिङ मात्रै हो, अझै हेर्दै जाके के हुन्छ। हुप यसले मेरो सृजुलाई निबन्धमा जिते कि होइन, यो त सुरुवात मात्रै हो आबा। अब सुरु भयो तेरो बर्बादी। अब कसरी आउँदो रहेछ स्कुल अनि कसरी जितिरहेछ सृजुलाई? होइन के गरिस् तैँले? ओए भन् त मलाई पनि। त्यही त ओए आकाश, तैँले के गरिस् भन् त? त्यो लुरी त स्कुल आउँदा आउँदै फर्केर गई भन्या। तैँले हेर, हामीलाई नै नराम्रो हुने गरी केही काम गरेको त छैनस् नि। केही हुँदैन हामीलाई, छोड त्यो लुरी आवाको कुरा गर्नु। अब बरु हिँड जाउँ कक्षामा। ल ल जाउँ जाउँ। कसले फोन गर्यो? ए रुपेश पो। हेलो हेलो रुपेश, के हो घर पुग्ने बित्तिकै फोन गर्न मन लाग्दो रहेछ तँलाई? के कुरा भन्न? यो के भन्दैछ रुपेश? यो कसरी हुनसक्छ? मेरो पनि आमाले त्यस्तो गर्न सक्दैन क्या? होइन होइन, त झुक्किस होला क्या, अरू नै कोही होला। अनि तैँले कसरी थाहा पाइस् त? ए ल ल ल म मोबाइलबाट फेसबुक खोल्छु। ल ल यार अहिले राख्छु है त म। ल बाबाई बाबाई। यो रुपेशले के भनेको होला? मेरो पनि आवाज त त्यस्तो हुनै सक्दैन। खोइ म फेसबुक खोलिहाल्छु नि। अरे फेसबुक त खुल्यो। ओके आवा यो सहरकी सबैभन्दा राम्री केटी, तर एक्लै छु। यदि तपाईँ पनि मसँग खै नजिक हुन चाहनुहुन्छ भने यो फेसबुकको पेज लाइक गर्नुहोला। ए यस्तो पो दाई, दाई किन रिसाउनु भएको? के भयो तपाईँलाई भन्नुहोस् त, खानै खाना छोडेर यत्तिकै के भयो भन्नुहोस् त? हेर यहाँ के हो आबा तेरो ताल, हेर यहाँ के लेखेछ यहाँ? यो के हो? यो कसले गरेको सब के हो? कसले गरेको रे? कसले गर्छ रे? त आफैले नि, अरू कसले गर्छ यहाँ? होइन तँ यहाँ पढ्न आएको हो कि फेसबुक पेज बनाएर यस्तै यस्तै काम गर्नको लागि आएको हो? तर अलिकति पनि डर लाग्दैन? मैले यस्तो केही पनि गरेको छैन। मैले होइन दाई, मैले होइन, यो अरू कसरी गरेको होला दाई? अँ, जो चोर उसैको ठुलो चोर। ला तँलाई, मैले तँलाई के सोचेको थिएँ हँ? के गरिस् तँले? लाखा तँलाई बेजत, त बेजत गर्न आएको होइन? दाई मैले गरेको छैन, मैले अहिलेसम्म फेसबुक नै खोलेको छैन दाई। नत्र यो सब कसरी भयो? अरू मलाई केही पनि थाहा छैन बुझिस्। अब भोलि नै गाउँ जाने फर्केर, यहाँ दुनियाँको अगाडि बेजत छोएर कसरी बस्नु म? मेरो सबै साथीहरूले के हो मुकेश तेरो बहिनी भनेर फोन गरिरहेका छन् यहाँ। दाई तपाईँलाई थाहा छ नि म कहिले पनि साइबर गएको छैन भनेर। म जहिले पनि तपाईँसँगै हुन्छु दाई। मोबाइल छ त तसँग, यहीँबाट चलाइस होला नि फेसबुक। तँलाई आफ्नो त मतलब भएन भएन, कमसेकम मेरो त ख्याल गर्नु पर्थ्यो नि तैँले। हे भगवान्, यस्तो मान्छेलाई पनि किन ल्याएँ होला मैले पढाउँछु भन्दै। तपाईँलाई थाहा छ नि मेरो मोबाइललाई केही पनि चल्दैन, यस्तो गर्न मिल्दैन भनेर। मेरोमा इन्टरनेट पनि छैन, मैले यस्तो नराम्रो काम गरेको भए म कसरी निबन्ध प्रतियोगितामा जित्थेँ दाई? विश्वास गर्नुहोस् दाई, मैले यस्तो गरेको छैन। लला भोजेरै नाटक नगर र साधु बन्न नखोज त, मलाई अब तेरो केही कुरा पनि सुन्नु छैन। थाहा छैन दाई, स्कुल जाँदा पनि सबैजनाले मलाई के भन्दै जिस्काइरहेका थिए, मलाई देखेर हाँसिरहेका थिए दाई। मलाई केही पनि थाहा छैन कसले गर्यो भनेर दाई। मेरो कुरा त सुन्नुहोस् दाई, दाई बिन्ती छ दाई, मेरो कुरा सुन्नु न दाई। लला रोएर नाटक नगर, जाऊ त। म अब दाईलाई कसरी बुझाऊ कि मैले यस्तो काम गरेको छैन भनेर? दाई मैले तपाईँसँग बसेर पढ्न आएको हो दाई, न कि अरू काम गर्न आएको। अरे भगवान्, म के गरौँ अब? बुवा आमाले थाहा पाउनुभयो भने त के हुन्छ होला? अस्ति निबन्ध प्रतियोगितामा प्रथम हुँदा आमा बुवा कस्तो खुसी हुने भएको थियो, तर आज होइन। अब म रोएर बस्दिनँ, म मेरो बारेमा यसरी फेसबुकको पेज बनाएर मेरै बारेमा नाना थरी लेख्ने मान्छेलाई पत्ता लगाएरै छोड्छु, अनि उनीहरूलाई म माथि गरेको अपराधको सजाय दिलाएरै छोड्छु। हो, अब म रोएर बस्दिनँ, अनि दाई तपाईँलाई पनि विश्वास दिलाएरै छोड्छु कि मैले नराम्रो काम गरेको छैन भनेर। मलाई नराम्रो गराउनको लागि यो अरू कसैले गरेको हो भनेर म अहिले नै पुलिसकोमा गएर रिपोर्ट गर्छु। हो, मैले चुप्प लगाएर बस्नु हुँदैन, अनि मात्र मैले थाहा पाउँछु कि यो सब कसले गरेको हो भनेर। हो, म त्यही गर्छु। मुकेश दाई, रेडियो अलिक ठुलो पार्नुहोस् न। किन, के सुन्नु छ र तँलाई? अब रेडियोमा पनि तेरो बारेमा प्रचार प्रसार गर्न थालिस होला नि होइन? अलि ठुलो पार्नुहोस् न दाई। ल ल। निबन्ध प्रतियोगितामा साथीले आफूलाई जितेको रिसमा आफ्नै साथीको फेक फेसबुक पेज खोलेर साथीको बारेमा जथाभावी लेख्ने तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आकाश, दुर्गेश र सृजना रहेका छन्। उनीहरूलाई प्रतियोगितामा प्रथम भएकी आभाले आफ्नो नाममा कसैले फेक फेसबुक पेज बनाएर आफ्नो बारेमा नराम्रो कुराहरू पोस्ट गरेको थाहा पाएर प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरीले अनुसन्धान गर्दा उनीहरूको संलग्नता पत्ता लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूले आफूले बदला लिनका लागि मात्रै फेसबुकको झुटो पेज बनाएको र त्यो अपराध हो भन्ने थाहा नपाएको र अब कहिले पनि त्यस्तो नगर्ने बताएका छन्। आवा, होइन, के हो यो? दाई मैले भनेको थिएँ नि मैले यस्तो केही पनि गरेको छैन भनेर। अनि आवा, तँलाई कसले भन्यो कि यस्तो भयो भने प्रहरीमा रिपोर्ट गर्नुपर्छ भनेर? मैले अस्ति नै यस्तै समाचार सुनेको थिएँ रेडियोमा। अँ, थाहा छ दाई, यो त साइबर क्राइम अन्तर्गत पर्दो रहेछ नि। यसरी अरूको अनुमति बिना कसैको बारेमा जे पाए त्यही कुरालाई इमेल इन्टरनेटको प्रयोग गरेर लेख्दा या इन्टरनेटमा राख्दा अनि कुनै पनि सामाजिक सञ्जालमा कसैको व्यक्तिगत कुराहरू पोस्ट गर्दा व्यक्तिको मानहानि हुने जस्ता कुराहरू साइबर क्राइममा पर्ने रहेछ दाई। अनि तैँले मलाई अघि नै किन भनेकी त? अब अघि त मलाई पनि कहाँ थाहा थियो र दाई, दिउँसो पुलिसकोमा रिपोर्ट गर्न जाँदा पो सबै कुरा थाहा पाएँ नि। आभा, मलाई माफ गर है, मैले तँलाई साथ दिनुपर्ने बेलामा यत्तिकै रिसाएर के भने फेरि तँमाथि मैले हात पनि उठाएँ। आभा, मलाई माफ गर है बहिनी, मैले कहाँ तपाईँले माफी माग्नु भएको? न त यस्तो आपराधिक काम तपाईँले गर्नुभएको न मैले। जसले गरेका हुन् उनीहरूले माफी मागिसके र उनीहरू अहिले प्रहरीको नियन्त्रणमा छन् र उनीहरूलाई साइबर अपराधको कानुन अनुसार कारवाही पनि हुन्छ। हामी सफल भएका छौँ दाइ, यसमा हामीले खुसी मान्नुपर्छ। त्यो त हो तर सर केही पनि होइन क्या दाइ, तपाईँले बिहानदेखि खाना नै खानुभएको छैन। बरु हेर्नुहोस् जाम खाना खान, तपाईँलाई भोक लागिसक्यो होला। ल ल, तँलाई पनि भोक लागेको होला नि, दिनभरि यताउति दौडधुप गर्दा गर्दा। ल हिँड खाना खाइहालौँ। हुन्छ दाइ जाम। ल जाउँ। के साह्रो है आवाको साथीहरू, बदला लिनको लागि हेर त आवाको नाममा फेसबुकमा एउटा नयाँ अकाउन्ट खोलेर उसलाई थाहै नदिए के कुराहरू पोस्ट गरेर बसेका है। त्यही त भन्यो, धन्न आवाको दाइले थाहा पाएर आवाले किन त्यस्तो गरेको होला भनेर कुरा नगरेको भए त आवालाई थाहा पनि हुँदैन थियो नि। हो नि, र आवाको दाइले यस्तो थाहै नदिए अर्काको नाममा फेक एकाउन्ट यानि कि झुटो नाम राखेर फेसबुक खोल्नु हुँदैन, यसो गर्यो भने त साइबर क्राइम हो भनेर भनेपछि आवाले बुझेर यसो गर्यो भने त साइबर क्राइम हुन्छ भनेर आफैले पुलिसमा गएर रिपोर्ट गर्ने कुरा गरे नि, त्यो कुरा चाहिँ एकदमै राम्रो लाग्यो है मलाई चाहिँ। हो नि, र आवाको साथी आकाश, दुर्गेश अनि सृजनाले पनि बुझ्यो नि यस्तो गर्नु हुँदैन, यस्तो गरेमा सजाय पनि हुन्छ भनेर। त्यही भएर नि झिक्री, आफ्नो रमाइलोको लागि वा भनौँ न बदला लिनको लागि अरूलाई हानि हुने काम चाहिँ कहिले नगरौँ, किनकि एक त त्यो रमाइलोले पीडितलाई गाह्रो स्थितिमा पुर्याउँछ भने आफूलाई पनि त हानि गर्छ नि, हो कि भने त सविता। त्यही त सबिन, जसरी सृजना आकाशहरूले आवासँग बदला लिनको लागि आवाको विरुद्धमा आवालाई भन्दै नभनिकन फेसबुक पेज खोलेर उनीहरूको विरुद्धमा के कुरा लेखेको थियो नि, र उनीहरूले साइबर क्राइम सम्बन्धी अपराध गरेर सजाय पनि त पाएका थिए नि, होइन र सबिन? पक्कै पनि हो नि सविता, र जे जस्तो भए पनि नि बुझाउनु सविता, घरमा आफ्नो दाई दिदी अथवा आमा बुवा छन् नि, उनीहरूले पनि आफ्नो घरमा चाहिँ आफ्नो छोराछोरीले भाइ बहिनीहरूले चाहिँ के गरिरहेका छन् भनेर क्रस चेक यानि कि आफ्नो बहिनीहरूको आफ्नो भाइहरूको बारेमा चाहिँ खबर राख्नै पर्छ होला कि, किनकि उनीहरूले यो सामाजिक सञ्जालमा के गर्दैछन् कसो गर्दैछन् भनेर बुझ्ने जिम्मेवारी त उनीहरूकै हो नि, हो कि भन त? हो नि, स्कुलमा भयो घरमा भयो यो सामाजिक सञ्जालको फाइदा अनि बेफाइदा के हुन सक्छ वा भनौँ न कसरी राम्ररी प्रयोग गर्न सकिन्छ भनेर त सर मिस अनि आमा बुवा वा दाई दिदीले पनि त सिकाउन सक्छन् नि, होइन भन त सबिन? हो नि सविता, किनकि कतिजनाले त यो सामाजिक सञ्जालको दुरुपयोग नै गरिरहेका छन् के। अस्तिकै कुरा गरौँ न झिकी, के भएछ भने नि एकजना केटाले मिस नेपालहरू विरुद्ध चाहिँ एउटा पेज खोलेको रहेछ, अनि मिस नेपालको बारेमा जसले नि जे पनि भन्न पाउने अनि जे नै लेख्न पाउने रहेछ क्या, र यो किन गरिरहेको होला र कसो गरिरहेको होला भनेर हाम्रो पूर्व मिस नेपाल मालविका सुब्बाले पुलिसमा चाहिँ रिपोर्ट गरिन्, र पुलिसले पत्ता लगाउँदै गरेर आइपी एड्रेस पत्ता लगाएर समातेको थियो नि, थाहा पायो तिमीले सविता? थाहा पाए नि सबिन, बरु मालविका सुब्बाले कसरी त्यो मान्छेको बारेमा पत्ता लगाउनु भयो भनेर मालविका सुब्बाकै आवाजमा सुन्ने कि? भइहाल्छ नि सविता, बरु झिग्री तपाईँ पनि सुन्नुहोस् है त, मालविका सुब्बाले कसरी त्यो मान्छेलाई समात्न सफल भयो भनेर। मालविका सुब्बा, विगत अब 11 वर्ष 12 वर्षदेखि मिडियामा काम गरिरहेको छु। हामीले चाहिँ सुरुमा अब नेपाल्स ब्युटी क्विन कन्फेसन पेज भनेर एउटा पेज खोलिएको रहेछ भनेर एउटा इन्भिटेसन आयो होइन, अनि त्यो चाहिँ समृद्धि राई बहिनीको नामबाट इन्भिटेसन आएको थियो सुरुमा चाहिँ, अनि हामी सबैजनाले एकै दिनमा थाहा पायो होइन जो जोको नाममा त्यो पेज खोलिएको छ। गएर हेर्दाखेरि चाहिँ त्यसमा चाहिँ अब अश्लील कुराहरू, मानहानि हुने कुराहरू, चरित्र हत्या गर्ने कुराहरू त्यस्तो लेखिएको थियो। 3 weeks यतिकै बित्यो, अनि त्यतिखेर चाहिँ समृद्धि बहिनी चाइनामा चाहिँ एउटा इन्टरनेसनल पेजेन्टको लागि जानुभएको थियो। उहाँले चाहिँ के थाहा पाउनु भयो इमेलको मार्फत कि उहाँको फेसबुक अकाउन्ट चाहिँ ह्याक गरिएको रहेछ भनेर, अनि हामीले त्यस बेलासम्म के सोचेका थियौँ भने समृद्धि बहिनीले बनायो होला भनेर। फेरि ऊ चाइनामा थियो, हामीसँग फोनमा सम्पर्क हुन पनि सकेन, अनि ऊ फर्केर आइसकेपछि अनि उसले चाहिँ हनुमान ढोकामा गएर उजुरी दिएछ कि यसो यस्तो आइपी एड्रेसबाट चाहिँ मेरो इमेल एड्रेस ह्याक भयो, कृपया इन्भेस्टिगेसन गरिदिनु होला भनेर। धेरै कुराहरू भयो, लास्टमा गएर हामी हनुमान ढोका पुग्यौँ। अब हनुमान ढोका पुगेर हामीले फेरि कल्प्रिट को भनेर थाहा पाएपछि हामीले पनि फेरि उजुरी दियौँ। त्यही हो केस चाहिँ कुरा भयो हाम्रो, अब डिनायल भयो, उहाँको आमा पनि हुनुहुन्थ्यो होइन, लास्टमा उहाँले कन्फेसन लेख्नु भयो कि मैले नै गरेको यताउता भनेर, अनि मैले चाहिँ अब हामीले चाहिँ त्यही कन्डिसनमा छोड्यो कि अब पुलिसले चाहिँ जबसम्म त्यो कन्फेसन पेजबाट हट्दैन तबसम्म उहाँको फेसबुक अनि इमेल एड्रेसको सबै पासवर्डहरू लिएर राख्छ, त्यो ल्यापटप पनि एभिडेन्समा रहन्छ भनेर त्यो हामीले चाहिँ अग्रिमेन्टमा हामीले त्यहाँबाट निस्केको। फेसबुक र इन्टरनेटको बिग बिगी धेरै बढेको कारणले गर्दाखेरि मान्छेहरू त्यसमा धेरै इन्भल्भ हुन्छ होइन प्लस अब मेरो बिहा गरेको एक वर्ष भयो आई वाज वरिड हुन्छ नि मेरो फ्यामिली मेम्बर्सले के भन्ला हर्ट हुन्छ तर अब यु हेभ टु गेट ओभर इट कसैसँग समस्या छ भने बरु कुराकानी गरेर त्यो समस्यालाई टार्न खोज्नु हल गर्ने कोसिस गर्नुपर्छ न कि त्यसलाई मनमा राखेर त्यसपछि एकदमै नराम्रो तरिकाले चाहिँ त्यसलाई निकाल्ने कोसिस गर्ने हो भने त्यो एकदमै नेगेटिभ कुराहरू हो होइन त्यही भएर चाहिँ काउन्सिलिङ कन्भर्सेसन कुराहरू गरिराख्ने आफ्नो दुःख सुख सेयर गर्ने बानी चाहिँ बसाल्नुपर्छ साइबर लमा चाहिँ तपाईँको 3 to 5 years जेल छ पुलिसले त्यस्तो केसेसहरूमा जेल पठाएको पनि छ सो पनिसमेन्ट बाई ल छैन भनेर ढुक्क भएर बस्ने होइन होइन फेसबुक सामाजिक सञ्जाल भनेको त यो त वर्ल्ड वाइड फेनोमिनन हो होइन बाहिरतिर पनि 13-14 वर्षको बच्चाहरूले पनि साइबर हरासमेन्ट भएर सुसाइड गरेको केसेसहरू छ सो आइम स्योर यहाँ पनि त्यस्तो केसेसहरू आउन सक्छ धेरै अहिले पो हामीले सुनेको छैनौँ त अब हामी जस्तो उमेरको मान्छेलाई पर्यो जो चाहिँ अलिक परिपक्व छौँ हामीले सिचुएसनलाई सम्हाल्न सक्यौँ तर यदि त्यस्तै केस मलाई 14-15 वर्षमा परेको भए त मैले केही नराम्रो कामहरू गर्थेँ होला सायद मैले ज्यान पनि लिन सक्थेँ होला आफ्नो होइन सो त्यसले गर्दाखेरि अरूको ज्यानसँग अरूको लाइफसँग त्यसरी खेल्नु हुँदैन तपाईँ आफैमा केही समस्या छ भनेर तपाईँले बुझ्नु पर्यो कस्ता कस्ता नि मान्छे हुन्छन् है सविता अर्काको व्यक्तिगत जीवनमा किन चासो राख्नु भने टुपी बालेर त्यही त भन्या अझ हेर न कसैले थाहा पाउँदैन होला भनेर कस्तो मन परी कुराहरू राखेको के है तर धन्न मालविका सुब्बाले पुलिसको मद्दतले गर्दा आइपी एड्रेस पत्ता लगाएर त्यो मान्छेलाई सम्मातेर छोड्नु भयो नि हो नि किनकि मान्छेहरू अरूलाई बदनाम गर्नको लागि के गर्छन् तर कानुन यति बलियो छ भनेर बुझेकै छैनन् क्या उनीहरूले त्यही त भने है त्यही भएर सही तरिकाले सामाजिक सञ्जालको प्रयोग गरेमा धेरै फाइदा छ भने नराम्रो तरिकाले प्रयोग गरेमा विद्युतीय ऐन अनुसार साइबर ल पनि छ जसले सजाय पनि दिन्छ भनेर बुझ्नु एकदमै जरुरी छ के त्यही भएर झिले इन्टरनेटको प्रयोग गरेर कुनै किसिमको पनि अपराधिक क्रियाकलाप गरिन्छ भने त्यसलाई साइबर क्राइम भनिन्छ र साइबर क्राइम अन्तर्गत कसैलाई दुर्व्यवहार गर्नु हुँदैन अश्लील फिल्महरू देखाउनु हुँदैन गलत एकाउन्ट यानि कि झुटो एकाउन्ट खोल्नु हुँदैन अरू कसैको पासवर्ड ह्याक गरेर उसको सम्पत्तिहरू पनि हुन्छ नि लिनु हुँदैन भन्ने जस्तो कुराहरू चाहिँ पर्दछन् है र साथी यी कुराहरू गरेमा कानुनले कडा भन्दा कडा सजाय पनि दिने गरेको छ त्यही भएर यस्ता गलत कार्यबाट त टाढा रहनु नै बेस होला नि होइन र सबिन हो नि सविता अझ कतिजनाले त आफ्नो फेसबुकमा कस्तो कस्तो फोटोहरू राखेका हुन्छन् नि जस्तै कसैको टाउको नै नभएको रगत ताम्मै भएका व्यक्तिहरूको फोटो अनि विभत्स फोटोहरू पनि राखेका हुन्छन् क्या यस्तो पनि त राख्नु हुँदैन नि हो किन भन त सविता पक्कै पनि हो नि सबिन किनकि त्यो त साइबर ल विपरीत कुरा भयो र यसो गरेमा कारवाही पनि त हुन्छ नि हो नि अझ इन्टरनेटमा हामीले कुनै कुरा एकचोटि अपलोड गर्यौँ वा भनौँ न कुनै स्ट्याटस नै राख्यो भने त्यो हामीले डिलिट गरे तापनि त्यो कहिले हराउँदैन र रहि नै रहन्छ तर हाम्रो बुझाइमा चाहिँ हामीले डिलिट गरिहाल्यौँ नि भनेर बस्छौँ तर त्यो हराएको हुँदैन भन्ने कुराहरू पनि कतिजना त थाहै छैन क्या हो नि सबिन त्यसै गरी हतार हतारमा साइन आउट गर्न बिर्सिरहेका हुन्छौँ तर साइन आउट नगरी त जानु भएन नि हो किन भन त के थाहा अर्को मान्छेले आफ्नो फेसबुकको दुरुपयोग पनि त गरिदिन सक्छ नि होइन र साथी पक्कै पनि सामाजिक सञ्जालको प्रयोग राम्ररी गरौँ भन्दै यो सामाजिक सञ्जालकै बारेमा धेरै समय काम गर्नुभएको एकजना व्यक्तिसँग कुराकानी गरेका थियौँ बरु त्यही सुनाउने हो कि सविता भइहाल्छ नि सबिन र साथी उहाँ हुनुहुन्छ आकार अनिल सुनौ है त साथी सामाजिक सञ्जालका बारेमा उहाँकै मुखबाट विस्तृत जानकारी मेरो नाम चाहिँ आकार क्लाउड फ्याक्ट्रीमा इन्टरनेट मार्केटिङ विशेषज्ञको रूपमा काम गर्दैछु अहिले इन्टरनेट भनेको चाहिँ फेसबुक हो भनेर भइरहेछ होइन अनि प्रायले त्यही भएर पनि सायद त्यो प्राधिकरणको डाटा पनि ठिक हुन्छ होला सायद किनकि सबैले अहिले मोबाइलमा चलाउने भनेको फेसबुक नै हो इन्टरनेट नै त्यही भएको छ अहिले होइन फेसबुकको सकारात्मक र नकारात्मक दुइटै छ होइन सकारात्मक भनेको चाहिँ अब मेनली फेसबुकको काम हेर्ने भनेको चाहिँ आफ्नो साथीभाइसँग आफ्नो आफन्तसँग जोडिराख्ने होइन उनीहरू के कस्तो गर्दैछन् उनीहरूको फोटो हेर्ने त्यो टाइपको भयो अनि त्यसबाहेक चाहिँ अब आफूले जानेको कुराहरू सेयर गर्ने आफूलाई चाहिँ मन लागेको चाहिँ आफूले खिचेको फोटोहरू राख्ने होइन अनि नयाँ नयाँ मान्छेहरूसँग भेटघाट गर्ने अनि त्यसपछि कुनै पनि जस्तो हुन्छ नि कार्यक्रमबारे जानकारी दिनु पऱ्यो भने फेसबुक नै प्रयोग गर्ने होइन हो त्यो सकारात्मक पक्ष हो नकारात्मक पक्ष भनेको के हो भने अब एडिक्सन बढी हुन्छ फेसबुकमा अरू कुनै कामहरू छ नि त्यो अलिकति पेन्डिङ भएर आउनसक्छ होइन त्यसबाहेक चाहिँ अरू नकारात्मक असर भनेको चाहिँ अब धेरै समयसम्म इन्टरनेट चलाइराख्ने होइन अनि कामहरू आफ्नो गर्न सक्ने त्यसबाहेक चाहिँ जानी नजानिकन अब चाहिने नचाहिने फोटोहरू ट्याग गर्दै बस्ने होइन अरूलाई चाहिँ कमेन्ट गर्दै बस्ने त्यो चाहिँ नकारात्मक असर हो जस्तो लाग्छ प्रायः मैले के देखिरहेको छु भने एउटा चाहिँ आपराधिक मानसिकताबाटै गरिरहेको हुन्छ कसैले होइन हुन्छ नि यसलाई चाहिँ नराम्रो देखाउँछ फेसबुकमा भनेर लागिरहेको हुन्छ भने अर्को जमात चाहिँ कस्तो देखिरहेको छ भने उनीहरूले अन्जानमै गरिरहेको छन् कि अहिले इन्टरनेट चलाउने भनेको फेसबुक भइरहेको भएर सुरुमै फेसबुक चलाउनु पुग्छ नेताको टाउकोमा जिउमा अरूको फोटो राख्ने अथवा चाहिँ कुनै सेलिब्रिटीको फोटो राख्ने अथवा जुन पनि पनि भइरहेको हुन्छ नि त्यो फोटोसपहरू प्रयोग गरेर अरूको फोटो राख्ने त्यस्तै गरी अरू चाहिँ भनाइहरू पनि त्यस्तै मिक्स गरिदिने त्यो भइरहेको हुन्छ अनि मान्छेलाई चाहिँ के हुन्छ भने तपाईँलाई अलिकति इन्ट्रेस्टिङ जस्तो लाग्छ क्या अरूलाई चाहिँ अनि उनीहरूले चाहिँ अन्जानमै सेयर गरिरहेको हुन्छन् त्यो असर चाहिँ उनीहरूलाई थाहा हुँदैन मैले यस्तो नराम्रो गरिरहेको छु भनेर तर त्यो चाहिँ नराम्रै पर्छ कि त्यो चाहिँ उनीहरूले अन्जानमै गरिरहेको भयो होइन असर भनेको त्यही पछिसम्मको लङ टर्म असर पनि त्यही हो जस्तो तपाईँले कुनै कुरामा नराम्रो कुरा गर्नुहुन्छ अथवा तपाईँले कसैले गाली गर्छ अथवा तपाईँलाई कसैले नराम्रो भन्छ भने तपाईँको पछिसम्म त्यो चाहिँ बसिरहन्छ किनकि तपाईँले अनलाइनमा भनेको कुरा सधैँ बसिरहेको हुन्छ होइन तपाईँले त्यसपछि जागिरमा जाँदा अथवा भन्नु पछिको आफ्नो क्यारियरको लागि चाहिँ त्यसले अलिकति असर पार्छ जस्तो तपाईँको जागिर दिनलाई पनि या चाहिँ प्रायः यसले के गर्छ के बोल्छ होइन कहाँ जान्छ भन्ने टाइपको चाहिँ मान्छेले चाहिँ पछाडि चाहिँ ब्याकग्राउन्ड चेकहरू गरिरहेको हुन्छ होइन त्यस बेला चाहिँ तपाईँको फेसबुकमा तपाईँले पोस्ट गरेको कुराहरू देखियो तपाईँले ट्याग गरेका नराम्रा फोटोहरू यस्तो यावत कुराहरू देखियो जब नपाउने सम्भावना बढी हुन्छ झिग्रे थाहा पाउनु भयो नि सामाजिक सञ्जालले के कति फाइदा पुर्याउन सक्छ तर नराम्रोसँग प्रयोग गर्यो भने कस्तो नराम्रो हुन सक्छ र सजाय पनि हुन सक्छ भनेर त्यही त सबिन त्यही भएर त साथी सबै कुरा सही तरिकाले प्रयोग गर्नुपर्छ नत्र त कानुनले सजाय पनि त दिन सक्छ नि के कस्तो साथी हो नि फेरि आजकल त यही सामाजिक सञ्जालको कारणले गर्दा कतिजनाले धर्मको नाममा जातको नाममा वर्गको नाममा धेरै कुराहरू चाहिँ गरिरहेका छन् के जसले गर्दा एकअर्कामा मनमुटाव बढाउने अनि झगडा निम्ताउने पनि काम गरिरहेका छन् के जुन कुरा चाहिँ एकदमै गलत हो नि हो कि भन त सविता हो नि र साथी यस्तो किसिमको क्रियाकलाप गरेको पाइएमा कारवाही पनि हुन सक्छ है त्यही भएर आफ्नो कोही साथीले त्यसरी कुनै नराम्रो क्रियाकलाप गरिरहेका छन् भने उनीहरूलाई सम्झाउनुहोस् अनि आफू पनि त्यस्तो कुराबाट टाढै रहनुहोस् नै भन्न चाहन्छौ है हो जिग्रे र कसैले आफूमाथि कुनै किसिमको नराम्रो व्यवहार गरिरहेको छ भने प्रहरीमा गएर खबर पनि गरौँ है हो नि साथी किनकि हामीले सोच्नु पर्ने कुरा के हो भने नि पहिला त हामीले आफैलाई नै प्रश्न सोध्नु पर्छ होला कि सामाजिक सञ्जाललाई मैले कसरी प्रयोग गर्ने हो आफ्नो फाइदाको लागि कि आफ्नो बेफाइदाको लागि वा भनौ न अरूलाई नराम्रो बनाउनको लागि हो भनेर र यसरी सोचिसकेपछि मैले के गर्दा ठिक हुन्छ त वा भनौ न मैले खासमा चाहेको के हो त भनेर आत्म जागरुक भएर सोच्नु पर्छ होला झिग्रे र मैले राम्रोसँग फेसबुक वा ट्विटर प्रयोग गरेँ भने मलाई के फाइदा हुन सक्छ त वा नराम्रोसँग प्रयोग गरेँ भने के कस्तो स्थिति आउन सक्छ भनेर समालोचनात्मक सोचाइ सिपको प्रयोग गरेर बुझ्नु पर्छ होला र त्यसरी सोचिसकेपछि तपाईँलाई के गर्दा ठिक लाग्छ त्यही नै गर्ने भनेर निर्णय पनि गर्नुपर्छ होला जसले गर्दा तपाईँ लगायत तपाईँको साथीभाइ अनि परिवारलाई पनि फाइदा होस् कि कसो साथी हो नि सविता किनकि सामाजिक सञ्जाललाई आफ्नो फाइदाको लागि प्रयोग गरौँ तर अपराध गर्नको लागि होइन के कसो झिग्रे टुपी पालेर तर सबिन हामी युवाले नि यो सामाजिक सञ्जालमा हुने गरेको अपराधलाई कम गर्न के गर्न सक्छौ होला है अब हामीले गर्न सक्ने कुरा त धेरै नै छ नि सविता जस्तै सामाजिक सञ्जालको बारेमा जानकारी दिने अनि यो साइबर लको बारेमा साइबर क्राइमको बारेमा जानकारी गराउने हो के भन्नुहोस् त झिग्रे है तर सबिन साथीलाई के लाग्छ होला है सोधौ न उहाँलाई नै हुन्छ बरु म सोधिहाल्छु है त आजको भिओवाई क्वेशनमा र झिग्रे आजको हाम्रो भिओवाई क्वेशन रहेको छ हामी युवाले साइबर क्राइमलाई रोक्नको लागि आफ्नो क्षेत्रबाट के गर्न प्रश्न फेरि एकपल्ट हामी युवाले साइबर क्राइमलाई रोक्नको लागि आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ होला र साथी तपाईँको अमूल्य मत हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 4400 झिग्रे तपाईँ अझै सुन्दै हुनुहुन्छ तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौँ तपाईँकै हँसिलो रसिलो चिटिक्क परेको झिग्रे सबिन टुपी पालेर र म तपाईँकै आफ्नै प्यारी साथी सविताले र साथी अब पालो भएको छ तपाईँले नै माया गरेर पठाउनु भएको दुःख सुखका कुराहरू पढ्ने सेक्सन लेटर सेक्सनको र अहिले मेरो हातमा एकजना साथीको SMS छ बरु मनै पढिहाल्छु है त सबिन भइहाल्छ नि सविता पढ न त ल है त साथी म पढिहाल्छु है त उहाँ लेख्नुहुन्छ म एक अविवाहित केटा हुँ अहिले म कक्षा 10 पढ्दैछु 3 मेरो एकजना केटीसँग प्रेम भयो त्यो केटीसँग मेरो जात मिल्दैन हाल आएर त्यो केटी म भन्दा टाढा हुन चाहन्छ तर म त्यो केटी बिना बाँच्न सक्दिनँ र विष खाएर मरिदिउँ कि जस्तो लाग्छ र मेरो पढाइ पनि बिग्रिँदै गएको छ मलाई सधैँ त्यो केटी साथीको याद आइरहन्छ अब म कसरी बाँच्छु भनेर लेख्नु भएको छ झिग्री सर्वप्रथम त म तपाईँलाई अहिले कस्तो महसुस भइरहेको होला भनेर बुझ्न सक्छु किनकि आफूले चोखो रूपले माया गर्दा गर्दै पनि कोही छोडेर जान खोज्छ भने त्यति बेला कति गाह्रो हुन्छ भनेर म पनि बुझ्न सक्छु हो साथी तर समस्या पर्यो भन्दैमा आत्महत्या नै गर्छु भनेर सोच्नु त ठिक होइन नि हो किन भन्नुहोस् त किनकि यो त एक किसिमको समस्यासँग हार मानेर भागेको जस्तो भएन र साथी। त्यही भएर झिरी, समस्या पर्यो भन्दैमा नअता लिनुहोस्, समाधानका बाटो त प्रशस्तै भेटिहालिन्छ नि, हो कि भन त सविता? पक्कै पनि हो नि सबिन। र साथी, एकचोटि त तपाईँले पहिला आफ्नो व्यवहार नै केलाउनु पर्छ होला जस्तो लाग्छ है मलाई त। किनकि नि साथी, तपाईँलाई तपाईँको केटी साथीले पहिला के कुराले गर्दा माया गर्नु भएको थियो र आजकल किन गर्न छोड्नु भयो त? कतै तपाईँकै व्यवहारमा परिवर्तन आएको हो कि, वा भनौँ न पहिला उहाँको आकर्षण मात्र पो थियो कि? हो झिग्री, र यसरी आफ्नो व्यवहार केलाइसकेपछि आफ्नो व्यवहारमा परिवर्तन आएको छ भने सुधार्ने कोसिस पनि गर्नुपर्छ होला र आफ्नो संवेगमा नियन्त्रण पनि गर्नुपर्छ होला। त्यो किन भने नि साथी, अहिले नै तपाईँले आफ्नो संवेगमा नियन्त्रण गर्न सक्नु भएन भने नि के हुन सक्छ भनेर विचार पनि गर्नुपर्छ होला। जस्तै कि तपाईँको पढाइ अहिले बिग्रिरहेको छ, यही कुराले अरू के कुरामा असर गरिरहेको छ त, वा भनौ न भविष्यमा के कस्तो अरू समस्या आउन सक्छ त भनेर समालोचनात्मक सोचाइ सिपको प्रयोग गरेर पछिको कुरा केलाउनु पर्छ होला है। र त्यसरी केलाइसकेपछि नि झिरी, अब पनि दुःख मानेर नै बस्ने हो कि वा के गर्ने हो त भनेर निर्णय गर्नुपर्छ होला। र त्यो निर्णय के लिनु भयो त भनेर आफ्नो केटी साथीसँग कुरा गर्नुपर्छ होला कि उसको त्यस्तो व्यवहारले गर्दा तपाईँलाई कतिको गाह्रो भइरहेको छ भनेर। र साथी, कुरा गर्दा प्रष्टसँग आफ्नो कुराहरू भन्नुपर्छ होला है, नरिसाइकन नरम पारामा, जसले गर्दा उसले तपाईँको कुरा मजाले बुझोस् र कुरा गर्दा आफ्नो कुरा मात्र नभनेर उसको कुरा पनि सुन्ने गर्नुपर्छ होला है। किनकि झिग्री, उसको कुरा पनि सुन्नु भयो भने उसले तपाईँबाट किन टाढा हुन खोजेको हो भनेर बुझ्न एकदमै सजिलो हुन्छ, र त्यसरी उहाँको कुरा बुझ्नु भयो भने आफ्नो कुराहरू बुझाउनु पनि तपाईँलाई एकदमै सजिलो हुन्छ भनेर पनि हो। हो नि साथी, र यसरी आफ्नो कुराहरू भन्दा यदि जातकै कुरा हो भने जातले पछि कुनै किसिमको अप्ठ्यारो पार्दैन, म आफ्नो परिवारलाई सम्झाउँछु भनेर पनि भन्न सक्नुहुन्छ, र अरू नै कुरा हो भने पनि त्यसलाई बरु मिलेर समाधान गरौँ भनेर कुरा पनि गर्न सक्नुहुन्छ नि, होइन र सबिन? हो नि सविता, र यसरी कुरा गर्नुभयो भने त तपाईँहरू बिच रहेको अन्तर व्यक्ति सम्बन्ध पनि बलियो हुन सक्छ नि झिक्री। तर यति गर्दा पनि उहाँले तपाईँको कुरा बुझ्नुहुन्न, तपाईँबाट टाढा नै जान खोज्नुहुन्छ भने चाहिँ तपाईँले पनि उहाँलाई जान नै दिनुपर्छ होला जस्तो लाग्छ है झिक्री। र साथी, कोही मान्छे आफूसँग खुसी छैन भने त्यो व्यक्तिले आफूसँगै राखिराखेर उसलाई दुःख मात्र हुन्छ र आफूलाई पनि त दुःख हुन्छ नि, होइन र साथी? हो नि सविता, फेरि भनिन्छ नि झिक्री, मायामा त सेक्रिफाइस यानि कि त्याग पनि गर्न जान्नुपर्छ भनेर। किनकि माया भनेको पाउनु मात्र होइन नि झिक्री, तर त्याग पनि त गर्नु हो नि, किनकि उसको खुसी नै आफ्नो खुसी हो नि, के कसो झिक्री? त्यही भएर साथी, एकजनाले गर्दा आफ्नो जीवन बिग्रिन नदिनु होला, र तपाईँ अहिले भर्खर कक्षा 10 पढ्दै हुनुहुन्छ र भन्ने नै हो भने अहिले त तपाईँ आफ्नो पढाइमा ध्यान लगाएर राम्ररी SLC पास गर्ने बेला पनि त हो जस्तो लाग्छ है हामीलाई। हो झिक्री, किनकि अहिले तपाईँले पढाइमा ध्यान दिनु भएन भने त पढ्न सकिँदैन, अनि पछि गएर आफूले सोचेको जस्तो लक्ष्य प्राप्त पनि गर्न सकिँदैन। र यदि त्यस्तो भयो भने के तपाईँले माया गर्ने केटीले तपाईँलाई अपनाउला त? सोच्नुहोस् त झिक्री। हो नि, किनकि आफूले माया गर्ने मान्छे धेरै पढेको र कुनै लक्ष्यमा हिँडेको नै सबैले मन पराउँछन्। तर साथी, आफ्नो गन्तव्य लक्ष्य बिर्सेर हिँडेकोलाई त कसैले पनि माया गर्दैनन् जस्तो लाग्छ है साथी। त्यही भएर झिक्री, पढालाई चाहिँ जे जस्तो भए तपाईँ समय चाहिँ दिनै पर्छ जस्तो लाग्छ है हामीलाई। त्यति भन्दै तपाईँको समस्या समाधान होस् भनेर शुभकामना पनि दिन चाहन्छौ है साथी। तपाईँ अझै पनि सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र अहिले पालो भएको छ जाँदा जाँदैको। र साथी, आज हामीले जाँदा जाँदैमा अहिले नेपालमा भइरहेको बाढी पहिरोको बारेमा जानकारी दिँदैछौँ, र त्यो जानकारी हामीले दिनुभन्दा पनि हामीले एकजना विज्ञसँग कुराकानी गरेका थियौँ। बरु साथी, त्यही नै सुनौ न उहाँकै आवाजमा। हजुर, म श्याम सुन्दर गिवाली, म प्लान नेपालमा काम गर्छु र चाहिँ नै विपद व्यवस्थापनको काममा कार्यरत। खास गरी अब बाढी र पहिरो आउनुको चाहिँ नै अब लक्षणको कुरा गर्दाखेरि यसमा दुईटा तर्फबाट हेर्न सकिन्छ। एउटा त के हो भने स्थानीय ज्ञानका हिसाबले खास गरी चाहिँ मौसममा देखिने परिवर्तनहरू अथवा चाहिँ हाम्रो आफ्नो नाङ्गो आँखाले देखिने मौसमको पूर्वानुमानको आधारमा मौसम पूर्वानुमान विभाग अथवा शाखाबाट आउने जानकारीहरू हाम्रै आफ्नै पनि जुन सिजनल कारण अथवा चाहिँ यो मौसमी चाहिँ चक्र छ त्यो चक्रमा जस्तै हाम्रो नेपालमा कुरा गर्ने हो भनेदेखि चाहिँ नै मनसुन चाहिँ नै अब जेठको अन्तिमतिरदेखि अथवा असारबाट चाहिँ सक्रिय हुन्छ भनेर थाहा भएपछि अब चाहिँ नि बाढी पहिरोको चाहिँ सिजन आयो है भन्ने कुरो एउटा चाहिँ सामान्य तरिकाले थाहा पाउनु माथिल्लो भेगमा ठुलो पानी परेको छ भनेदेखि चाहिँ नि हाम्रा खोला नालाहरूमा चाहिँ नि जुन किसिमको चाहिँ पानी धम्मी लिने अवस्था आउँछ र त्यसमा यदि अझ चाहिँ हाम्रो चाहिँ पहिलेको चाहिँ ट्रेनलाई हेर्ने हो भनेदेखि चाहिँ कति समयमा चाहिँ त्यो धमिलो पानी चाहिँ बाढीको रूपमा हामी कहाँ आइपुग्छ भन्ने खालको पनि हेक्का गर्नु छ हामीले हाम्रो चाहिँ नि घर अथवा चाहिँ समुदाय चाहिँ नि कतिको चाहिँ जोखिम ठाउँमा छ छैन भन्ने खालको हेर्न सक्छौँ अथवा चाहिँ खास गरी हामी चाहिँ नि खोलाको छेउ अथवा खोलाको तिरतिर छौँ भनेदेखि चाहिँ त्यसको भावलाई हेरेर तत्कालै चाहिँ यदि चाहिँ त्यहाँबाट चाहिँ नि इभ्याकुएट हुनु पऱ्यो त्यहाँ त्यो ठाउँ खाली गर्नु पऱ्यो भने खाली भएर जानुपर्ने ठाउँहरू के होला त्यहाँ जानु पर्दाखेरि हामीले लिएर जानुपर्ने महत्त्वपूर्ण चाहिँ नि सामानहरू कागजातहरू आफ्नो परिचय पत्रहरू औषधिमूलकका कुराहरू त्यसपछि चाहिँ नि अब रकमहरू पैसाहरू छ त्यस्ता महत्त्वपूर्ण चिजहरूलाई चाहिँ सुरक्षित राखेर कसरी हामी तत्काल लान सक्छौँ भन्ने कुरो एउटा चाहिँ यदि बाढी आइहालेको खण्डमा गर्नुपर्ने सतर्कताको कुरा हो भने अर्को चाहिँ बाढी आउन नदिनलाई केही चाहिँ नि पूर्व तयारीका कामहरू केही रोकथामका कामहरू खास गरी चाहिँ अब हामीलाई थाहा छ बाढीले गाउँ पस्छ भने त्यो पस्न सक्ने खालका त्यस्तै चाहिँ जराहरू त्यस्तो खालका खोल्साहरूलाई चाहिँ थुनछेक गर्ने ताकि त्यो भँगालो गाउँमा नछिरोस् भनेर चाहिँ एक किसिमको चाहिँ भने सामुदायिक प्रयास गर्ने ती खालका कामहरू सामुदायिक स्तरबाट र चाहिँ नि पारिवारिक स्तरबाट दुई किसिमको तयारी चाहिँ गर्न बाढी र पहिरोको चाहिँ नि स्थिति हेरेर अथवा चाहिँ त्यसको चाहिँ भौगोलिक चाहिँ अवस्था हेरेर हामीले आफ्नो कदम चाल्नुपर्ने हुन्छ यदि हामी चाहिँ नि खोचो ठाउँमा छौँ भनेदेखि चाहिँ अग्लो ठाउँ चाहिँ कुन चाहिँ हो त्यहाँ चाहिँ सुरक्षित पुग्ने ठाउँ के छ त्यो बाटोमा तगाराहरू छ कि छैनन् त्यो बाटोहरूमा पुग्न चाहिँ सहज पाउँछ कि छैन भन्ने खालको कुराहरूको निर्कल गर्नु पऱ्यो र चाहिँ यदि त्यस्तो खालको आश्रय स्थल बनाइएको छ भने त्यो आश्रय स्थलको चाहिँ नि एक किसिमको चाहिँ बाटोको नक्सा अथवा त्यहाँसम्म पुग्न लाग्ने समय पहिले पूर्वाभ्यास गर्यो भने त्यसले पनि एउटा चाहिँ सहजता लिएर आउँछ हामी 100 घन्टा चाहिँ एकदमै अप्ठ्यारो अवस्था हुन्छ भन्छौँ भने चाहिँ त्यो 100 घन्टासम्म अथवा चाहिँ झन्डै 3 दिनसम्मको लागि चाहिँ हामीले आफूलाई चाहिँ बचाउन सक्ने हाम्रो चाहिँ अति आवश्यक सामग्रीहरूको चाहिँ चलन चल्ती भाषामा झटपट झोला पनि भन्छौँ बिस्कुट होला चाउचो होला चिउरा होला अथवा त्यसलाई हामीले यदि चाहिँ राख्यौँ भनेदेखि चाहिँ त्यस्तो बाढीको अवस्थाबाट बाँच्न चाहिँ नि त्यसले हामीलाई मद्दत गर्छ बाढी हुन नदिने भन्ने चाहिँ सोच हो अथवा त्यसलाई चाहिँ रोक्ने छेक्ने काम गर्न सक्छौँ तर रोक्ने छेक्नेले भएन भने त्यसलाई कसरी ठेग्ने भन्ने कुरा चाहिँ हामी चाहिँ सतर्क हुनुपर्छ र त्यो ठेग्ने क्षमता कम्तीमा पनि पहिलो 3 दिनको लागि चाहिँ हरेक परिवारले हरेक व्यक्तिले सोच्नु राम्रो हुन्छ झिग्री थाहा पाउनु भयो नि बाढी पहिरोबाट हामी कसरी बच्न सक्छौँ भनेर त्यही भएर झिग्री आफू पनि बचौँ र अरूलाई पनि बचौँ ओइ कान्ति तिमीले जाँदा जाँदै सुन्यौ कस्तो चेतनामूलक थियो है आजको जाँदा जाँदैमा लिएको अन्तर्वार्ता है श्याम मलाई बाढी र पहिरोको लक्षण यस्तो हुन्छ भन्ने थाहा नै थिएन कस्तो उपयोगी थियो है आजको जाँदा जाँदै तर नि श्याम बाढी र पहिरोबाट प्रभावित साथीलाई कसरी सहयोग गर्न सकिन्छ होला भनेर सोचिरहेको छु ए त्यो त समाचारमा सुनेर थाहा पाउन सकिहालिन्छ नि कुन ठाउँमा बाढी पहिरो गयो भनेर किन पिर गरिरा समाचार सुन्ने फुर्सद नै हुँदैन कलेज जानै पर्यो अफिस आउनै पर्यो अनि कति बेला सुन्ने त एनसेलको न्यूज अपडेट सुविधा बारेमा सुनेकी छौ न्यूज अपडेट सुविधा के हो यो फेरि नानी हामी जस्तो बुद्धिजीवीको संगत गर अनि सब थाहा हुन्छ कि ल सुन एनसेल मोबाइल प्रयोग गर्नेले यो न्यूज अपडेट सुविधा प्राप्त गर्न सक्छन् यो सुविधा प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा देशमा के भइरहेको छ भनेर खबर पाउन सक्छन् ओहो श्याम बडो राम्रो कुरा पो सुनायो त बरु श्याम यो सुविधा कसरी प्रयोग गर्ने मलाई भन न ल ल नआत्यौ न आफ्नो मोबाइलको मेसेज बक्समा गएर SUBDNEWS टाइप गरेर 8888 पठाउने अनि त तिमीले पनि मैले जस्तै देशको खबर पाउन सकिहाल्छौ नि फेरि हेर न कस्तो सस्तोमा रहेछ 2 रुपियाँमै 3 प्रमुख समाचार प्राप्त गर्न सकिने रहेछ आहा कस्तो राम्रो सुविधा रहेछ अनि साथी यसको साथ साथै हामीसँग मोबाइल मार्फत नजिक हुन चाहनुहुन्छ भने एनसेलको ग्राहक बनेर रेडियो कार्यक्रम साथीसँग मनका कुरा आउने समयको निशुल्क रूपमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ नि त्यसका लागि नि साथी सबभन्दा पहिले आफ्नो मोबाइलको मेसेज बक्समा गएर SSMK टाइप गर्ने अनि 8888 पठाउने र हाम्रो बारेमा जानकारी प्राप्त गरी नजिक हुनुहोस् आफ्नै मोबाइलबाट साथी अब हाम्रो जाने बेला पनि भइसक्यो, त्यसैले हामीलाई चिठी पठाउन चाहनुहुन्छ भने लेख्नुहोस् जिग्री सविन र जिग्री सविता, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com र एसएमएस पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुराहरू लेखेर पठाउन सक्नुहुन्छ 7070 र त्यसै गरी झिगी सिधै कुरा गर्न मन भयो हामीलाई कल गर्नुहोस् यो नम्बरमा 9813194872 र वेबसाइट मार्फत हाम्रो बारेमा र छुटेका कार्यक्रम सुन्नको लागि हाम्रो वेबसाइट www.ssmk.org गएर पनि सुन्न सक्नुहुन्छ र हाम्रो बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ। र साथी आफ्नो कुनै पनि प्रतिक्रिया, सल्लाह, सुझाव वा समस्या नै हामीलाई रेकर्ड गर्न चाहनुहुन्छ भने हाम्रो आइभीआर नम्बर रहेको छ 1660100456 र साथी हामीसँग फेसबुकमा पनि सँगै रहन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज रहेको छ www.facebook.com/साथीसँग मनका कुरामा गएर पनि हामीलाई भेट्न सक्नुहुन्छ है भन्दै तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको सबै साथी कला, आयुष, क्रान्ति र म तपाईँकै आफ्नै प्यारी साथी सविता र म तपाईँकै आफ्नै हसिलो रसिलो चिटिक्क परेको जिग्री सविन पनि बिदा माग्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।